नमस्ते। अनि यो तातो तातो मौसममा चिसो चिसो स्वागत छ। यहाँहरू सुन्दै हुनुहुन्छ सबैका लागि सधैँका लागि रेडियो अर्पण 104.5 मेगाहर्ज र यसै गरी इन्टरनेट अनलाइनको www.radioarpan.com.np लगइन गरेर पनि एकैसाथ सुनिराख्नु भएको छ कार्यक्रम बाल आवाज। र कार्यक्रम बाल आवाजको साथमा रहेकी छु म सुजा, र यतिखेर मलाई कन्ट्रोल रुमबाट हेल्प गरिरहनु भएको छ राजदाईले। हजुर साथीहरू, तपाईँ पनि आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने, आफ्नो लेख रचना सबैको सामु प्रस्तुत गर्न चाहनुहुन्छ भने डायल गरिहाल्नुहोस् 056-563-332 र 056-563-333 रहेको छ हाम्रो स्टुडियोको नम्बर। यसमा आएर भट्टाभट कल गरेर आफ्नो ट्यालेन्टहरू सबैको सामु देखाउन सक्नुहुन्छ। जस्तो हाम्रो साथीहरू, कोही साथीलाई गीत गाउन आउने हुन्छ, कविता भन्न आउने हुन्छ, जोक्स भन्न आउने हुन्छ, अझ क्यारिकेचर गर्न आउने हुन्छ, होइन? त्यसैले कहाँ गएर आफ्नो प्रतिभा सबैको सामु देखाउने होला भनेर बसिरहनु भएको छ भने केही छैन, हाम्रो स्टुडियोको नम्बरमा डायल गर्नुहोस् अनि आउनुहोस्। र यतिखेर पनि कोही साथी हुनुहुन्छ अरे लाइनमा, स्वागत गरौँ। ओके राजदाई, गइसक्नु भयो अरे राजदाई, आउनु भएको थियो भन्नुभएको थियो, गइसक्नु भयो अरे, मलाई जिस्काउनु भयो कि राजदाईले। ओके केही छैन साथीहरू, तपाईँ पनि आफ्नो प्रतिभा सबैको सामु उजागर गर्न चाहनुहुन्छ भने डायल गर्नुहोस् 056-563-332 र 33। हामीलाई चाहिँ 8 क्लाससम्म पढ्ने साथीले मात्र हाम्रो स्टुडियोको नम्बरमा कल गरेर आफ्नो ट्यालेन्ट सबैको सामु देखाउन सक्नुहुन्छ। राजदाई फोन आओ होइन अरे राजदाई फोन आएको भन्नुहुन्छ, फेरि आएको छैन भन्नुहुन्छ, खै के भयो के भयो, मैले त बुझ्नै सकिनँ है साथीहरू। ओके अब एकैछिन एउटा मिठो साङ्गीतिक आवाज सुनौ, त्यसपछि म फेरि आउनेछु। साथीहरू मित्र तानेका सर है साथीहरू पक्कै पनि साथीहरू सबैसँग मिलेर बस्नुपर्छ, खुसी हुनुपर्छ, आफू जे छ त्यहीमा ढुक्क हुनुपर्छ, सन्तुष्ट हुनुपर्छ, हामी पोजिटिभ हुनुपर्छ है साथीहरू। कि हाम्रो यस यो मिठो साङ्गीतिक आवाजले पनि यस्तै भन्दै थियो नि है साथीहरू। यदि तपाईँ आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने ड्यान गरिहाल्नुहोस् 0556 363 32 र 33 साथीहरू। चितवनको कन्टेस्टमा कुरा गर्ने हो भने यति गर्मी छ साथीहरू, गर्मीमा विभिन्न किसिमका रोगहरू आउने गर्छन्, त्यसैले गर्दा पानी धेरै खानुपर्छ, कतै जानु पर्यो भने छाता ओढेर हिँड्ने बानी बसाल्नुपर्छ साथीहरू। गर्मीमा यति गर्मी छ साथीहरूलाई थाहा छँदैछ है कति गर्मी छ भनेर, त्यसैले गर्दा पनि साथीहरू गर्मीको समयमा एकदमै आफ्नो हेल्थको केयर गर्नुपर्छ। फेरि बिरामी भइन्छ, फेरि बिरामी भएपछि के हुन्छ, डक्टर अङ्कलले दिनुभएको तितो तितो दबाई खानुपर्छ नि है साथीहरू, त्यसैले गर्दा पहिले नै ख्याल गर्नुपर्छ। र साथीलाई आफ्नो प्रतिभा सबैको सामु देखाउनु मन छ भने, आफ्नो ट्यालेन्ट सिप प्रस्तुत गर्नु मन छ भने ड्रायल गरिहाल्नुहोस् 0556 363 32 र 33 भन्ने क्रममा। साथीहरू आज पनि मैले पढ्न मन लाग्यो भने कविता लिएर आएकी छु। कस्तो कहिलेकाहीँ त कस्तो पढ्न मन लाग्दैन नि है साथीहरू, तर कस्तो असम्म है हाम्रो कविताले त पढ्न मन लाग्यो पो भन्दैछ कि। संसारमा ठुलो मान्छे बन्न मन लाग्यो, प्रतिष्ठाको खेल हजुर खेल्न मन लाग्यो, हाँसो अनि खुसी बढ्ने इज्जत नि बढिदिँदा, त्यसैले त मलाई हजुर पढ्न मन लाग्यो, प्रगतिको चुचुरोमा चढ्न मन लाग्यो, प्रकृतिको ऐना हजुर हेर्न मन लाग्यो, विद्या अनि विवेकले सारा संसार ढाकिदिँदा, त्यसैले त साथी हजुर पढ्न मन लाग्यो, शिक्षित अनि राष्ट्र सेवक बन्न मन लाग्यो, चेतनाको ज्योति हजुर छर्न मन लाग्यो, अज्ञानता र अशिक्षाले सारा संसार ढाकिदिँदा, त्यसैले त साथी हजुर पढ्न मन लाग्यो, त्यसैले त साथी हजुर पढ्न मन लाग्यो। पक्कै पनि साथीहरू हामी धेरै पढ्नुपर्छ, संसारमा ठुलो मान्छे बन्नुपर्छ, अनि प्रतिष्ठाको खेल खेलेर हाम्रो नेपालको अग्लो हिमाल सगरमाथा जस्तै चुचुरोमा चुचुरो छुने गरी पढ्नुपर्छ है साथीहरू। जहाँ जहाँ अशिक्षा फैलिएको छ, जहाँ जहाँ शिक्षा पुगेको छैन, त्यस ठाउँमा गएर शिक्षा फैलाउने हाम्रो कविताले पनि भन्दैछ नि है साथीहरू। चेतनाको ज्योति छर्न मन लाग्छ अरे, अज्ञानता र अशिक्षाले ढाकेको ठाउँमा भन्दैछ नि है साथीहरू। त्यसैले गर्दा पनि धेरै पढेर यदि आफ्नो भविष्य उज्जवल बनाउनु मन छ भने, आफ्नो भविष्यको उज्जवल सपनाको ऐना हेर्नु मन छ भने पक्कै पनि धेरै पढ्नुपर्छ। हाम्रो प्यारा प्यारा साथीलाई मैले भनिरहनु पर्दैन कि पढाइ कति महत्त्वपूर्ण छ भनेर, त्यसैले गर्दा पनि धेरै पढ्नुपर्छ अनि प्रगतिको चुचुरोमा चढ्नुपर्छ है साथीहरू। ओके साथीहरू, यदि तपाईँ आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने ड्यान गरिहाल्नुहोस् 0556 363 32 र 33 मैले कन्ट्रोल रुममा देखिरहेकी छु कि साथीहरू आउनुभएको छ, तर के भइरहेको छ, साथीहरू आउनुभएको छ जानुभएको छ, साथीहरू मिस्कल हाल्ने काम चाहिँ नगर्नुहोस् है प्लिज, मसँग मिठा मिठा कुराकानी गर्न अनि आफ्नो प्रतिभा सबैको सामु देखाउनुपर्छ नि साथीहरू। किन डराउने, आफ्नो कन्फिडेन्स लेभल लुज गर्नु भएन कि साथीहरू, आफ्नो कन्फिडेन्स लेभल हाई बनाएर मसँग ढुक्कसँग कुरा गर्नु पऱ्यो, आफ्नो प्रतिभा देखाउने आखिर किन लजाउने, किन डराउने। त्यसैले गर्दा साथीहरू आउने जाने क्रम गर्नुभन्दा सिधै मसँग कुराकानी गर्न सक्नुहुन्छ अनि मसँग कुराकानी गर्ने क्रममा आफ्नो प्रतिभा पनि देखाउन सक्नुहुन्छ, आफ्नो साथीलाई मेसेज दिन चाहनुहुन्छ भने पनि। अभियसली मैले स्टुडियोको नम्बर खोलिरहेकी छु 0556 363 32 र 33 र साथीहरू, मैले अघि नै भनिसकेकी छु गर्मीको समय छ, एकदमै गर्मी छ भनेर। ओके, मैले देखिरहेकी छु कि कोही साथी आउनुभएको जस्तो लागिरहेछ मलाई लाइनमा। ओ माई गॉड, होइन रे होइन, के भइरहेछ आज? ओके, केही छैन, अर्को हप्ता छँदैछ नि है साथीहरू। ओके, तपाईँ कल गर्दै गर्नुहोस्, एउटा मिठो साङ्गीतिक आवाज सुनौ, त्यसपछि एउटा छोटो ब्रेकको पालो, त्यसपछि म फेरि आउनेछु। जुड़ छो पाँव पर छो शुद्ध मन।

056-533-3333 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र साथीहरू, कार्यक्रम बल आवाज हरेक शुक्रबार दिउँसो 3 बजेको नेपाल वाणी नेटवर्कको समाचारपछि म सुझाउने गर्छु सधैँ चाहिँ साथीहरूसँग। साथीहरूको लेख रचना सबैको सामु ल्याउनको लागि, मिठा मिठा कुराकानी गर्नको लागि हाम्रो साथीहरू कति ट्यालेन्ट हुनुहुन्छ, आफ्नो प्रतिभा कहाँ गएर उजागर गर्ने होला भन्ने चाहनुहुन्छ भने केही छैन, त्यस कारणले गर्दा पनि साथीको प्रतिभा सबैको सामु अगाडि ल्याउनको लागि, उजागर गर्नको लागि नै हामीले यस बाल आवाज प्रोग्राम प्रस्तुत गरेर साथीको प्रतिभा हेर्ने गर्छौँ, अनि त्यसपछि साथी कति ट्यालेन्ट हुनुहुन्छ भनेर थाहा पाउँछौँ है साथीहरू। त्यसैले गर्दा पनि आफ्नो प्रतिभा छ भने, आफूलाई गीत गाउन आउँछ भने, कविता भन्न आउँछ भने केही छैन, ढुक्कसँग हाम्रो स्टुडियोको नम्बरमा कल गरेर आउन सक्नुहुन्छ। हामीले चाहिँ 8 क्लाससम्म पढ्ने साथीले मात्र कल गर्नु पर्यो भन्ने कुरा पनि जानकारी गराउन चाहन्छु। मैले कन्ट्रोल रुमबाट सिग्नल पाइरहेकी छु कि हामीलाई 8 क्लाससम्म पढ्ने साथीले मात्र कल गर्नु भनेको छ, भनेको त थिएँ, तर 9-10 पढ्ने त्यस्तै साथीहरूले कल गर्नुहुन्छ अरे। केही छैन, तपाईँको घरमा साना साना भाइ बहिनीहरू हुनसक्छन् होइन, साना साना साथीहरू हुनसक्छन्, आफ्नो साथीहरूलाई प्रेरणा दिनु पर्यो, आफ्नो प्रतिभा देखाऊ है भनेर प्रोत्साहन गर्नु पर्यो। त्यसैले गर्दा पनि साथीहरू केही छैन, तपाईँले बोल्नु मन छ भने हाम्रो रेडियोमा अरू अरू प्रोग्रामहरू छन् होइन, त्यस्ता प्रोग्राममा कल गर्न सक्नुहुन्छ, तर हाम्रो यस प्रोग्राममा चाहिँ साना साना भाइ बहिनीले मात्र कल गर्न सक्नुहुन्छ। त्यसैले पनि हामीलाई साना साना भाइ बहिनीहरू कल गर्न सक्नुहुन्छ। 056-533-332 रहेको छ हाम्रो स्टुडियोको नम्बर, यसमा कल गर्दै गर्नुहोस्। म राजदाईलाई आग्रह गर्न चाहन्छु कि रमाइलो देश पाइयो भने बोलको गीत भन्दै थिएँ, तर राजदाईले हुँदैन हुँदैन भन्नु भएको छ, केही छैन, एउटा मिठो साङ्गीतिक आवाज हुन्छौँ, त्यसपछि हामी फेरि आउँछौँ। ओके, माथि माथि चम्किरहने आकाशकी परी, यस्तै यस्तै भन्दै थियो हाम्रो गीतले। साथीहरू, यदि आफ्नो प्रतिभा सबैको सामु देखाउन चाहनुहुन्छ भने डायल गर्नु पर्यो 056-553-332 र 33। यतिखेर पनि कोही साथी हुनुहुन्छ अरे लाइनमा, आउनुहोस्, उहाँलाई स्वागत गरौँ। हेलो हेलो हेलो ओके, राजदाले कोही साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ, होइन आज के भइरहेछ? हाम्रो साथीहरू कल गर्नुहुन्छ, जानुहुन्छ। साथीहरू यदि आफ्नो प्रतिभा देखाउनु मन छ भने त ढुक्कसँग आउनु पर्यो नि, होइन? हाम्रो स्टुडियोको नम्बर मैले खोलिरहेकी छु 056-563-332 र 056-563-333 रहेको छ हाम्रो स्टुडियोको नम्बर। र साथीलाई मैले के जानकारी गराउन चाहन्छु भन्दा, हामीलाई चाहिँ 8 क्लाससम्म पढ्ने साथीले मात्र कल गर्नु पर्छ के साथीहरू। त्यसैले गर्दा पनि तपाईँको घरमा साना साना भाइ बहिनीहरू हुन्छन्, होइन, साना साना साथीहरू हुन्छन्, उनीहरूलाई भन्नु पर्यो कि आफ्नो प्रतिभा देखाउनु पर्छ, अगाडि बढ्नुपर्छ, आफ्नो कन्फिडेन्स लेभल बढाउनु पर्छ। त्यसैले चाहिँ साथीहरू कल गर्नुपर्छ, डराउनु हुँदैन, लजाउनु हुँदैन, के छ र होइन, तपाईँको भोइस सुन्नु मात्रै हुन्छ, कसले देख्छ र होइन साथीहरू, अनि मसँग मिठो मिठो कुराकानी गर्न पाउनुहुन्छ। त्यति मात्र नभएर आफ्नो मेसेज दिन चाहनुहुन्छ, डेडिकेट गर्न सक्नुहुन्छ, अझ त्यति मात्र नभएर आफ्नो प्रतिभा देखाउन सक्नुहुन्छ है साथीहरू। त्यसैले गर्दा यस्तो अपर्च्युनिटी दिइरहेकी छु मैले, कल गर्नु पर्यो नि है साथीहरू। तर के गर्नु, 8 क्लाससम्म पढ्ने साथीले मात्र कल गर्न सक्नुहुन्छ कि साथीहरू। त्यसैले गर्दा पनि मैले अघि नै भनिरहेकी छु कि गर्मी, यति गर्मी छ, यति गर्मी छ, त्यसैले गर्दा पानी धेरै खानुपर्छ। अब हाम्रो साथीहरू आज त फ्राइडे 1:30-2 बजेतिर स्कुल बिदा हुन्छ, होइन, कतिपय साथीहरू त स्कुल बसमा आउनुहुन्छ, कतिपय हिँडेर आउनुपर्ने हुन्छ, त्यस्तो अवस्थामा छाता ओढेर आउनु पर्यो, होइन, घामले कति असर गर्छ हाम्रो स्किनलाई भन्ने कुरा त मैले साथीहरूलाई भनिरहेकी छु, जानकारी गराइरहेकी छु। त्यसैले गर्दा पनि साथीहरू गर्मीमा एकदमै आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ, अझ व्हाइट कलरको टी सर्ट एकदम बेस्ट हुन्छ। त्यसैले साथीहरू कतै जानु पऱ्यो भने छाता ओढेर हिँड्ने बानी गर्नु पऱ्यो, पानी धेरै खानुपर्छ। र साथीहरू झन् भोलि त शनिबारको दिन छ, कति एक्साइटेड हुनुहुन्छ होला, कोही साथीहरू यहाँ घुम्न जाने हो भन्दै हुनुहुन्छ होला, कोही भने धेरै पढ्ने हो भन्दै हुनुहुन्छ होला हाम्रो साथीहरू। त्यसैले गर्दा पनि ट्यालेन्ट हुनुहुन्छ, आफ्नो प्रतिभा छ, पक्कै पनि एक न एकजना साथीसँग आफ्नो केही कला, केही गला लुकेको हुन्छ। त्यसैले गर्दा पनि साथीहरू कल गर्नु पर्यो 056-563-332 र 33 भन्ने क्रममा राजदाईले मलाई हात जोडेर नमस्ते भन्नुपर्छ भन्दै हुनुहुन्छ अघि नैबाट। त्यसैले केही छैन, अब भने डेफिनेटली बिदा माग्ने बेला पनि भइसकेको छ, बिदा माग्नुपर्छ। यतिजेलसम्म हामीलाई सुनेर साथ दिनुभएको छ, यसको लागि थ्याङ्क यू सो मच। र आज हामीलाई कल फ्रेस गर्नुभयो, कल गर्नुभयो, तर के गर्नु, मैले रिसिभ गर्न सकिनँ। हामीले 8 क्लाससम्म पढ्ने साथीहरूले कल गर्नुभयो कि खै, के गर्नुभयो, के गर्नुभयो, मैले बुझ्नै सकिनँ। केही छैन, अर्को हप्ता आफ्नो साना साना साथीहरूलाई, आफ्नो साना साना भाइ बहिनीलाई प्रोत्साहन गर्नु पऱ्यो। त्यसैले गर्दा पनि अर्को हप्ता छँदैछ भन्दै, र आज मलाई कन्ट्रोल रुमबाट साथ दिनुभएकोमा हाम्रो राजदाईलाई पनि आभार प्रकट भन्दै, यो अघि नै मैले भनेको रमाइलो देश पाइयो भने बोलको गीत तपाईँको माझमा छोड्दै म सुजा बिदा हुन्छु। नमस्ते। रमाइलो देश पाइयो नेपाल पाइयो नेपाल।